Book 2 87 87 ماضي الأفعال المساعدة 1 क्रियापदांच्या रूपप्रकारांचा भूतकाळ क्रियापदांच्या रूपप्रकारांचा भूतकाळ لقد توجب علينا أن نسقي الورود. आम्हाला झाडांना पाणी घालावे लागले. आम्हाला झाडांना पाणी घालावे लागले. لقد توجب علينا أن نرتب الشقة. आम्हाला घर साफ करावे लागले. आम्हाला घर साफ करावे लागले. لقد توجب علينا أن نغسل الصحون. आम्हाला बशा धुवाव्या लागल्या. आम्हाला बशा धुवाव्या लागल्या. هل قد توجب عليكم أن تدفعوا الفاتورة؟ तुला बिल भरावे लागले का? तुला बिल भरावे लागले का? هل قد توجب عليكم أن تدفعوا رسم دخول؟ तुला प्रवेश शुल्क द्यावे लागले का? तुला प्रवेश शुल्क द्यावे लागले का? هل قد توجب عليكم أن تدفعوا غرامة؟ तुला दंड भरावा लागला का? तुला दंड भरावा लागला का? من الذي قد توجب عليه أن يودع؟ كونالا نيروب غياوا لاغلا كونالا نيروب دياوا لاغلا من الذي قد توجب عليه أن يذهب مبكرا إلى البيت؟ كونالا لوكر غري جاوي لاغلي كونالا لوكر غري جاوي لاغلي من الذي قد توجب عليه أن يأخذ القطار. كونالا ريلويني جاوي لاغلي. كونالا ريلويني جاوي لاغلي. لقد أردنا أن لا نبقى طويلا. आम्हाला जास्त वेळ राहायचे नव्हते. आम्हाला जास्त वेळ राहायचे नव्हते. لقد أردنا أن لا نشرب شيئا. आम्हाला काही प्यायचे नव्हते. आम्हाला काही प्यायचे नव्हते. لقد أردنا أن لا نزعج. आम्हाला तुला त्रास द्यायचा नव्हता. आम्हाला तुला त्रास द्यायचा नव्हता. لقد أردت أن أتصل بالتليفون. मला केवळ फोन करायचा होता. मला केवळ फोन करायचा होता. أردت أن أطلب سيارة أجرة. मला केवळ टॅक्सी बोलवायची होती. मला केवळ टॅक्सी बोलवायची होती. أردت تحديدا أن أذهب إلى البيت. खरे तर मला घरी जायचे होते. खरे तर मला घरी जायचे होते. فكرت أنك أردت أن تخابر زوجتك. मला वाटलं की तुला तुझ्या पत्नीला फोन करायचा होता. मला वाटले की तुला तुझ्या पत्नीला फोन करायचा होता. فكرت أنك أردت أن تتصل بالاستعلامات. मला वाटलं की तुला माहिती केंद्राला फोन करायचा होता. मला वाटले की तुला माहिती केंद्राला फोन करायचा होता. فكرت أنك أردت أن تطلب بيتزا. मला वाटलं की तुला पिझ्झा मागवायचा होता. मला वाटले की तुला पिझ्झा मागवायचा होता.